الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. سورہ محمد چل رہی تھی لیکن الحمدللہ پچھلے پروگرام میں 38ویں آیت پر اس سورہ کا اختتام ہو چکا تھا. آج انشاءاللہ ہم سورہ فتح کی تفسیر شروع کریں گے. یہ مدنی سورتوں میں سے ایک ہے اور اس میں تقریباً 29 آیات ہیں. بسم اللہ الرحمن الرحیم. انا فتحنا لک فتحا مبینا. بے شک ہم نے فتح دی آپ کو ایک روشن فتح. یعنی اے حبیب کریم صلی اللہ علیہ وسلم ہم نے آپ کو ایک روشن فتح عطا فرمائی. اس کے بارے میں مفسرین کے کئی اقوال ہیں کہ اس روشن فتح سے کیا مراد ہے. بعضوں نے تو یہ فتح کا لفظ عام رکھا کہ جتنی نبی کریم صلی اللہ علیہ وسلم کو مدینہ منورہ آمد کے بعد فتوحات حاصل ہوئیں ان سب کی طرف اس آیت میں اشارہ ہے کہ اب آپ کے لیے فتح کا دور شروع ہو گیا ہے اور اب آپ کو ہر مقام پر فتح کا سامنا ہی کرنا ہوگا. یعنی اللہ تعالیٰ آپ کو فتح و کامرانی عطا فرمائے گا. اگرچہ بعض غزوات میں بظاہر مسلمانوں کو کچھ نقصان کا سامنا بھی کرنا پڑا لیکن اس کی وجہ سے مسلمانوں کے فتوحات کے سلسلے رکے نہیں بلکہ اس سے بھی ترقی کی ہی کچھ راہیں نکلیں. تو اس طرف اشارہ ہے. اور بعض نے کہا کہ یہ اشارہ تھا اصل میں فتح مکہ کی طرف اور یہ آیت نازل ہوئی تھی صلح حدیبیہ کے موقع پر اور اس میں اشارہ فرما دیا گیا تھا کہ آپ کو اب فتح مکہ حاصل ہوگی. اس کی تفصیل یہ ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے ایک مرتبہ آپ جب جاگے سن 6 ہجری کا تقریباً یہ واقعہ ہے تو آپ نے خواب میں دیکھا کہ آپ مکہ المکرمہ میں داخل ہو رہے ہیں. آپ کے اصحاب بھی آپ کے ساتھ ہیں. بعضوں نے حلق کروایا ہوا ہے, بعضوں نے قصر کروایا ہوا ہے. تو آپ بہت خوش ہوئے اور آپ نے صحابہ کرام علیہم رضوان سے فرمایا کہ ہم اس سال عمرے کا قصد کریں گے. مدینہ منورہ آئے ہوئے تھے, ابھی فتح مکہ ہوئی نہیں تھی. صحابہ کرام علیہم رضوان بہت خوش ہوئے اور نبی کریم کے ساتھ وہ چلے. یکم ذوالقعدہ تھا اور سن 6 ہجری تھی. نبی کریم روانہ ہوئے مدینہ منورہ سے اور ذوالحلیفہ کے مقام پر آ کر آپ نے احرام وغیرہ باندھا. بعض صحابہ نے جحفہ کے مقام سے باندھا اور یہ پورا لشکر جو تھا یہ پورا ایک قافلہ مکہ المکرمہ کے پاس پہنچا. جب مسلمان ابھی راستے میں چلے رہے تھے تو کفار قریش تک یہ اطلاع ملی کہ نبی کریم صلی اللہ علیہ وسلم ایک بہت بڑے لشکر کے ساتھ تشریف لا رہے ہیں. وہ یہ سمجھے کہ شاید یہ کوئی جنگ کا معاملہ ہے تو انہوں نے فوراً جنگی تیاریاں شروع کر دیں. دوسری طرف نبی کریم صلی اللہ علیہ وسلم کو خبر ملی کہ کفار قریش زبردست تیاریاں کر رہے ہیں تو آپ نے کئی لوگوں کے ذریعے پیغام بھجوایا کہ ہمارا مقصود جنگ کرنا نہیں ہے اور اس کی ظاہری علامت یہ ہے کہ ہم کوئی ہتھیار لے کے ساتھ نہیں چلے ہیں, سب نے احرام پہنے ہوئے ہیں اور قربانی کے جانور ہمارے ساتھ ہیں. جب آپ حدیبیہ کے مقام پر پہنچے اور یہ ایک کنواں تھا, حدیبیہ کا کنواں تھا تو مشہور تھا, اس مقام پہ آپ نے اسٹے فرمایا اور وہ کنواں خشک تھا, بڑی سخت پیاس لگ رہی تھی. اس وقت صحابہ کرام علیہم رضوان کی درخواست پر آپ نے ایک معجزہ ظاہر فرمایا اور کلی پانی کی کلی آپ نے پانی منہ میں لیا اور اس کی کلی مبارکہ کنویں میں ڈالی جس سے پانی بڑھ گیا اور انتہائی شیریں اور میٹھا پانی تھا. نبی کریم صلی اللہ علیہ وسلم نے حضرت عثمان غنی رضی اللہ تعالی عنہ کو بھیجا کہ آپ جائیں اور جا کے کفار قریش کو مطمئن کریں, کیونکہ عثمان غنی رضی اللہ تعالی عنہ سے وہ کفار قریش بھی بہت مطمئن تھے اور آپ کی تعظیم اور ادب کرتے تھے. آپ گئے, انہوں نے دعوت دی کہ آپ عمرہ کر لیں اور نبی کریم کو ہم ابھی نہیں کرنے دیں گے, لیکن عثمان غنی رضی اللہ تعالی عنہ نے منع فرمایا کہ نہیں, جب تک میرے نبی کریم صلی اللہ علیہ وسلم عمرہ نہیں فرما لیتے, طواف نہیں فرماتے, میں ابھی طواف نہیں کروں گا. یہ ایک ادب کی طرف اشارہ تھا, محبت کا معاملہ تھا. بہرحال مشہور یہ ہو گیا, کسی نے خبر دے دی کہ معاذ اللہ ثم معاذ اللہ حضرت عثمان غنی رضی اللہ تعالی عنہ کو شہید کر دیا گیا ہے. اس پر نبی کریم صلی اللہ علیہ وسلم نے اللہ کے حکم سے ایک درخت کے نیچے مقام رضوان تھا, بیعت رضوان لی اور اس کو بیعت رضوان کا نام دیتے ہیں. صحابہ کرام سب آپ کے پاس جمع تھے اور اس بات پر بیعت لی कि हम उस्मान गनी के खून का बदला लेंगे और कोई इससे पीछे नहीं हटेगा और अपनी जानें नबी करीम के लिए कुर्बान कर देंगे। ये तमाम जो सहाबा किराम मौजूद थे उन्होंने इस पर बैत की, यानी नबी करीम के दस्ते मुबारक पर बैत की सआदत हासिल की और इस ये वादा किया। लेकिन बाद में ये मुनकशिफ हो गया कि हज़रत उस्मान गनी रदी अल्लाह ताला अन्हु जिंदा हैं। फिर कुफार कुरैश ने उरवा बिन मसूद सकफ़ी, जो उस वक्त ईमान नहीं लाए थे, ताइफ़ के एक बड़े सरदारों में इनका शुमार होता था, मोतबर आदमी थे, इनको भेजा कि वो नबी करीम से आकर मामला तय करें, क्योंकि जब इस बैत के बाद मुसलमानों के तेवर देखे तो फिर तो वो बहुत खौफज़दा हुए कुरैश, और उन्होंने उनको भेजा। उन्होंने आके जो मामला देखे और फिर कुफार के सामने बयान किए और कहा कि मैं बड़े बड़े बादशाहों के दरबार में, कैसर और कसरा के दरबार में गया हूँ, लेकिन मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के अस्हाब जितनी उनकी तज़ीम करते हैं, कोई भी अपने फरमा रवा या रहनुमा की इतनी तज़ीम करता हुआ आज तक मैंने नहीं देखा। जब वो गुफ्तगू करते हैं तो ये सब खामोश हो जाते हैं और सर झुकाकर बैठ जाते हैं। जब वो वुज़ू फरमाते हैं तो ये लोग उनके वुज़ू का एक भी कतरा ज़मीन पर नहीं गिरने देते और उसको मल लेते हैं अपने चेहरे पर तबर्रुकन, और उनके बदन से अगर कोई बाल भी झड़ता है तो फौरन उसे ज़मीन पे गिरने से पहले अपने हाथों पर ले लेते हैं और उसे अपनी जान से ज़्यादा अजीज़ रखते हैं। तो इससे मालूम हुआ कि आजकल जो ये नबी करीम की तज़ीम नज़र आती है मुसलमानों में, ये कोई आज नई चीज़ नहीं है, बल्कि तो सहाबे किराम अलैहिम रिदवान से ये चीज़ें चलती चली आ रही हैं। तो ये माज़ल्लाह शैतानी वसवसा अगर जहन में काम करने लगे कि जी इतनी नबी की तज़ीम इस दौर में हो रही है, अल्लाह की तज़ीम माज़ल्लाह कम है, नबी की तज़ीम ज़्यादा है, ये बिल्कुल गलत ख्याल है। नबी की तज़ीम दरअसल अल्लाह की ही तज़ीम है और ख़ुद सहाबे किराम कसरत से तज़ीम करते थे। अगर माज़ल्लाह सुम्मा माज़ल्लाह कोई शख्स ये कहे कि नबी करीम की बहुत ज़्यादा तज़ीम की वजह से अल्लाह की तज़ीम में फ़र्क पड़ता है, तो उससे ये सवाल किया जाए कि बताइए सहाबे किराम जो इस हद तक तज़ीम कर रहे थे कि उस ज़माने में एक ईमान अभी शख्स नहीं लाया और वो उस तज़ीम को महसूस कर रहा है और जाके बता रहा है और मुआज़ना करके बता रहा है कि जितनी तज़ीम सहाबे किराम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की किया करते थे उतनी मैंने किसी की तज़ीम करते हुए नहीं पाया, तो बताइए कि सहाबे किराम अल्लाह की तज़ीम के मुनाफी को काम कर रहे थे या सहाबे किराम की जो तज़ीम नबी थी वो अल्लाह ताला की तज़ीम में रुकावट बन रही थी कि नहीं बन रही थी। तो यकीन सी बात है कि ये गैर माकूल बातें हैं। नबी करीम की जितनी तज़ीम की जाए वो कम है, बस इतना हो कि उनको अल्लाह खुदा ना कहें और खुदा के दर्जे पे लेकर ना जाएं। इसके बाद जितनी तज़ीम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की हो सकती है जो ममनूआत शरईया पर मुश्तमिल ना हो, कोई ममनू काम ना करे इंसान अकीदत और मोहब्बत में, वो तज़ीम बिल्कुल जायज़ है और बायस बुलंदी दर्जात है। उस पर फिर सुलह हुदैबिया हुई और वहाँ ये तय हुआ, जिसके काफ़ी सारे आपने यकीनन बहुत दफ़ा इसको सुना हुआ है, मैं एक बस पॉइंट अर्ज़ करता हूँ कि ये तय हुआ कि इस साल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम वापस चले जाएंगे और अगले साल उम्रे के लिए तशरीफ़ लाएंगे और आपकी राह में कोई रुकावट नहीं डाली जाएगी। जब नबी करीम इस माहदे को करने के बाद आपने सहाबा से फरमाया कि तुम सब हल्क करवा लो, कसर करवा लो और अपने अहराम उतार दो, अगर इंसान उम्रे से पहले पहले हल करवा ले तो यकीनी सी बात है उस पर दम लाजिम हो जाता है। तो एक होता है मुहसर, मुहसर उस शख्स को कहते हैं कि जिसको तवाफ़ वगैरह उम्रा वगैरह करने से रोक दिया गया हो, वह हालत अहराम में उसको रोक दिया गया हो, तो मुहसर पे कोई वबाल नहीं होता क्योंकि उसका कोई कसूर नहीं है, या तो कोई शरई उज़र होता है जैसे बीमारी शदीद हो गई तो मजबूरी में अहराम खोल दिया, उतार दिया, हल करवा दिया, दम देना होता है, और या फिर जैसे दुश्मन वगैरह ने रोक लिया, जैसे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को रोका गया, तो दम ज़रूरी नहीं है कि आदमी ने गुनाह किया हो उसी पर दम लाजिम होता है, बाज़ वक़्त मजबूरी की सूरतें होती हैं। और इसीलिए फुकहा ने इस्तिदलाल किया कि अगर दौरान हज या दौरान उम्रा कोई इंसान से कसूर सरजद हो, चाहे उज़र के सबब हो चाहे बिला उज़र हो, सब पर दम लाजिम होता है। ये नहीं कि जी उज़र है हमारे साथ अब तो अल्लाह को माफ़ रखना चाहिए था, ये हम अल्लाह को कानून सिखाने वाले कोई नहीं होते, اللہ تبارک و تعالیٰ نے کچھ قوانین بنا لیے، ان کی پیروی کرنا ہم پر ذمہ داری ہے، ہماری ذمہ داری ہے. تو نبی کریم صلی اللہ علیہ وسلم محصر تھے، تمام صحابہ کرام محصرین میں شامل تھے، لہٰذا سب نے اپنے اپنے احرام اتارے، حلق وغیرہ کروائے، اور اپنے جو دم تھے وہ یعنی قربانی کے جانور دم کے طور پر وہ حرم میں بھجوا کے ذبح کروا دیے گئے، اور سب واپس آ گئے. جس وقت نبی کریم صلی اللہ علیہ وسلم واپس آ رہے تھے، اس وقت یہ آیت کریمہ نازل ہوئی کہ اِنَّا فَتَحْنَا لَكَ فَتْحًا مُبِينًا، بے شک اے حبیب کریم صلی اللہ علیہ وسلم ہم نے آپ کو ایک روشن فتح عطا فرمائی. اب دیکھیے، بظاہر تو مسلمان واپس آ رہے تھے، اگر ہم جنگی صورت حال کے اعتبار سے دیکھیں، عام عرف اور رواج کے اعتبار سے اور اپنی ذہنی سطح کے اعتبار سے دیکھیں، تو یہ ایک شکست سی محسوس ہوتی ہے کہ کفار جیت گئے، ان کی بات مان لی گئی، نبی کریم واپس آئے. لیکن ایسا نہیں ہوتا، بعض اوقات ایک حکمت کا اختیار کرنا جو بظاہر معاذ اللہ ثم معاذ اللہ شکست، یا بعض جو حلا اس کو بزدلی سے بھی تعبیر کر سکتے ہیں، لیکن سمجھدار انسان یہ سمجھتا ہے کہ بعض اوقات جنگ جیتنے کے لیے سپہ سالار اپنی فوج کو پیچھے ہٹاتا ہے اور پھر حملہ کرتا ہے تو فتح ہو جاتی ہے. یہ پیچھے ہٹنا کوئی شکست نہیں ہوتی، یہ پیچھے ہٹنا کسی بزدلی کے تحت نہیں ہوتا، بلکہ ایک حکمت کے تحت ہوتا ہے. اسی طریقے سے نبی کریم کا واپس پلٹنا اللہ کے حکم سے اور پھر اللہ تبارک و تعالیٰ کو اس کو فتح قرار دینا، یہ ثابت کرتا ہے کہ وہ بزدلی یا شکست کے طور پر نہیں تھا، بلکہ یہ واپس پلٹنا ایک حکمت کے تحت تھا، اور اللہ تعالیٰ نے آپ کو بشارت عطا فرمائی کہ آپ کا یہ پیچھے پلٹنا آئندہ آپ کے لیے فتح کے دروازے کھول دے گا. تو نبی کریم واپس تشریف لائے، اگلے سال گئے اور آپ نے باقاعدہ عمرہ فرمایا. اور اس کا فائدہ دیکھیں کیا ہوا، کہ جب اگلے سال آپ گئے، کوئی جنگ وغیرہ نہیں ہوئی، کفار قریش نے وعدے کے مطابق راستے چھوڑ دیے، آپ تشریف لے گئے اور آپ نے صحابہ کرام سے فرمایا کہ تم طواف کے دوران پہلے تین چکروں میں رمل کرو گے. رمل کا مطلب ہوتا ہے ذرا اکڑ کر چلنا، تو اکڑ کر چلو گے. اب وہ صحابہ کرام پتلے دبلے بھی تھے، لحیم شہیم بھی ہوتے تھے، لیکن وہ سب اکڑ کر چلے. تو یہ روایت میں ہے کہ اللہ تبارک و تعالیٰ نے جو کفار حیرانی سے مسلمانوں کو دیکھ رہے تھے عمرہ کرتے ہوئے، ان کے دلوں پر رعب ڈال دیا اور وہ مرعوب اور متاثر ہو گئے نبی کریم صلی اللہ علیہ وسلم سے اور صحابہ کرام سے، اور یہی مرعوبیت آئندہ کے لیے ان کے تابع ہونے کا سبب بنی. اور اس طریقے سے ایک صلح حدیبیہ جس میں بظاہر نبی کریم واپس آئے تھے، نبی کریم کے دخول مکہ میں فاتح کی حیثیت سے بہت معاون ثابت ہوئی اور اس کے اثرات دنیا نے دیکھے. تو اللہ تعالیٰ نے اسی کو فتح سے تعبیر فرمایا. آگے شاید فرمایا لِيَغْفِرَ لَكَ اللَّهُ مَا تَقَدَّمَ مِن ذَنْبِكَ وَمَا تَأَخَّرَ، تاکہ اللہ تبارک و تعالیٰ بخش دے آپ کے لیے وہ تمام جو گزر گئے. لفظی ترجمہ پہلے کر رہا ہوں، یعنی آپ کے پہلے والے گناہ اور جو آپ کے بعد والے گناہ ہیں، لفظی ترجمہ یہ ہے. لیکن ہم نے پہلے بھی وضاحت کی تھی کہ انبیاء علیہ السلام اور پھر ہمارے نبی کریم جو امام الانبیاء ہیں، یہ ہر گناہ کبیرہ اور صغیرہ سے معصوم ہیں، محفوظ بھی نہیں معصوم ہیں. یعنی معصوم اس مخلوق کو کہتے ہیں جس سے صغیرہ کبیرہ گناہ کا صدور ہو ہی نہیں سکتا. تو انبیاء علیہ السلام معصوم ہیں. یہاں پر اس لیے مفسرین نے بیان فرمایا کہ یہاں نبی کریم کی طرف گناہ کی نسبت کی گئی، لیکن حقیقتاً آپ کی امت کی گناہ معاف فرمانے کا وعدہ ہے کہ جو آپ کی امت آپ سے پہلے تشریف لے جائے گی، یعنی آپ دنیا میں ہیں، صحابہ کرام فوت ہو گئے، اگر بالفرض ان سے کوئی قصور سرزد ہوا بھی، آپ کی دعا کی برکت سے وہ سب معاف ہو جائیں گے. اور اس کے علاوہ آپ کی جتنی بعد میں آنے والی امت ہے، اس کے گناہوں کی بخشش کا آپ ذریعہ و سبب بن جائیں گے، یا تو اس طرح کہ آپ کی دعا کی برکت سے اللہ تعالیٰ انہیں دنیا میں ہی بخش دے گا عذاب قبر، یعنی اگر قبر میں جا کے عذاب میں مبتلا ہوئے، آپ کی برکت سے وہ عذاب دور ہو جائیں گے، یا میدان معاشر میں اگر بالفرض اللہ تعالیٰ کے حکم سے وہ عذاب میں گرفتار ہو بھی گئے کہ جہنم میں ڈالے گئے، تب بھی اللہ تعالیٰ آپ کی شفاعت کی برکت سے ان کی گناہ بخش دے گا اور انہیں داخل جنت فرما دے گا. اور یہ سب واقعات آپ نے حدیثوں میں سنے ہیں. تو گویا کہ نبی کریم صلی اللہ علیہ وسلم کی طرف ذنب کی نسبت فرما کر امت کی گناہ مراد لیے گئے، اور یہ مغفرت بشارت دے دی گئی کہ آپ کی جتنی بھی امت ہوگی جو ایمان کی حالت میں ضرور ہو، کیونکہ تو بارہا آپ نے مضامین دیکھے ہیں کہ جو کافر تھا اور اسی حال میں مر گیا، اللہ تعالیٰ اس کی بخشش نہیں فرمائے گا. باقی نبی کریم صلی اللہ علیہ وسلم کی امت میں جو حالت ایمان میں دنیا سے رخصت ہوا، اس کے لیے یہ بشارت دی جا رہی ہے کہ وہ ضرور نبی کریم کی برکت سے مغفرت کا تحفہ حاصل کرے گا، اللہ تعالیٰ اس کی ضرور بخشش فرما دے گا اور وہ داخل جنت ہوگا انشاءاللہ. تو یہ ضروری نہیں ہے کہ بعضوں نے جیسے اس پر یہ اعتراض کیا کہ اگر اللہ نے یہ فرمایا کہ یہاں پہ امت کے گناہ مراد لے لیے جائیں और यूं कहा जाए कि अल्लाह ताला ने आपके सदक़े से आपके अगले पिछलों के गुनाह मुआफ़ फरमा दिए, तो अगर गुनाह मुआफ़ फरमा दिए तो फिर जहन्नम में लोग क्यों जाएंगे? जबकि सही रिवायतें वाकई हैं भी कि नबी करीम से अल्लाह ताला आखरत में इरशाद फरमाएगा, जब जन्नती जन्नत में चले जाएंगे, दोजखी दोजख में चले जाएंगे, तो फिर इरशाद होगा हबीब आप जहन्नम के करीब आइए। और इसमें अगर किसी के दिल में राई के दाने के बराबर भी ईमान मौजूद है, उसे भी आप निकाल लीजिए। तो इसका मतलब ये हुआ कि कुछ ना कुछ लोग तो अपने गुनाह की वजह से जहन्नम में जाएंगे। तो अगर अल्लाह का ये वादा पहले ही हो गया था कि हमने आपके सदक़े से आपके अगले पिछलों के गुनाह माफ़ कर दिए, तो क्यों अंदर गए? तो इसका जवाब यही है कि अल्लाह ताला के फरमान का मकसद ये नहीं है कि हम अभी तुम्हें तमाम उम्मत की गुनाह को माफ़ कर रहे हैं, बल्कि मकसूद ये है कि एक वक्त ऐसा ज़रूर आएगा कि आपके वसीले से आपकी पूरी उम्मत बख्श दी जाएगी और उसके गुनाह बख्श दिए जाएंगे। अगर ये तावील कर ली जाए, इंतहाई माकूल तावील है और बिल्कुल अदब के साथ तर्जमा और तफसीर हो जाएगा। और ये याद रखिए, ये जब ये आयत करीम नाजिल हुई कि वला सौफ युअतीका रब्बुका फतरदा, ए हबीब करीम सल्लल्लाहु अलैहि वसल्लम, आपका रब अनकरीब आपको इतना अता फरमाएगा कि आप राजी हो जाएंगे। तो हज़रत इब्ने अब्बास रदी अल्लाह ताला अन्हों की रिवायत में है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अर्ज़ की कि ए रब्बे करीम, अगर यही मामला है तो मैं उस वक्त तक राजी ना होऊंगा जब तक मेरी तमाम उम्मत की बख्शिश ना कर दी जाए। तो ये तो खुद अहदीसों में मज़ामीन है कि नबी करीम पूरी उम्मत की बख्शिश करवाएंगे और इंशाल्लाह वो दाखिले जन्नत होगी, उसी की तरफ ये इशारा है। वयुतिम नेमतहु अलैका, और ताकि वो अपनी नेमत को आप पर मुकम्मल कर दे, दुनियावी नेमत भी उखरवी नेमत भी। दुनियावी नेमत इस तरह कि जहाँ तक इस्लाम मुसलमान होंगे वहाँ तक नबी करीम का गलबा होता रहेगा और आखरत में मुकम्मल तौर पे पूरी दुनिया में मुसलमान गालिब होंगे। और ये नबी करीम की ही चूँकि फैज़ नबूवत है, लिहाजा ये आप पर दुनियावी नेमत की गोया के तकमील हुई। और उखरवी नेमत कि अल्लाह ताला आपको आखरत में वो मकाम अता फरमाएगा जो मखलूक में से किसी को भी हासिल नहीं होगा, वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को हासिल होगा। वह यहदिया का सिरात मुस्तकीमा, और ताकि वो आपको सीधी राह दिखा दे। सीधी राह दिखा दे यानी जिस रास्ते पर आप हैं उस पर इस्तिकामत मज़ीद अता फरमा दे और आपके वसीले से लोगों को यह राह दिखा दे। अल्लाह ताला से दुआ है कि हमें कुरान को सही समझने उस पर अमल करने की तौफीक अता फरमाए। व आखिर दुआवाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन।